عيناي شوقا ولطيبة ذرفة عشقا فأتيت إلى حبيبي فاهدأ يا قلب ورفقا صلي على محمد السلام عليك يا رسول الله السلام عليك يا حبيبي يا نبي الله السلام عليك يا رسول الله السلام عليك يا حبيبي يا نبي الله يا رسول الله قلب بالحق تعلم وبغارح رأى تألم يبكي يسأل خالقه فأتاه الوحي فأشرق اقرأ اقرأ يا محمد طيبة جئتك صفا لرسول الله محبا بالروضة سكنت روحي وجوار الهادي محمد يا طيبة جئتك صفا لرسول الله محبا بالروضة سكنت روحي وجوار الهادي محمد. menciptakan seorang insan lembut hati bak redup pandangan apabila berkata jauh berkelana, bagaimana ada rasa? सच सच तेरी नजरें एक दिल पर दिव्य मन की खबरें एक पल चुन तब जाके तो संग आई chori ki arjia murajia जो से जो था परी खाली पाको जो बड़े कुछ तो था तेरे मेरे दरमिया रिश्ते को क्या मोड़ दूँ ना था ये अब तोड़ दूँ या फिर यू ही छोड़ दूँ दरमिया bena varin stavu bechene karta ju ho na sake ju baya darmiya darmiya darmiya darmiya darmiya kuch to tha tere mere darmiya We'll be right back.